बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल पिञ्जडामै नाचियो अनि भाग्यमानी भनियो पिञ्जडामै नाचियो अनि भाग्यमानी भनियो फसाउन निर्दोषीलाई अनेक कहानी भनियो यसरी फसायो मेरै मित्रले नै मलाई हजुर यसरी फसायो मेरै मित्रले नै मलाई हजुर उसलाई भने जिउदाको जन्ती अनि मलामी भनियो फसाउन निर्दोषीलाई अनेक कहानी भनियो न्यायाधीशहरूले के तमासा देखाइरहेछन् न्यायाधीशहरूले के तमासा देखाइरहेछन् निर्दोषीलाई पनि दोषी जानी जानी भनियो फसाउन निर्दोषीलाई अनेक कहानी भनियो दुई दिनलाई मात्र यो घटिया पाहुना हुनेहरूलाई दुई दिनलाई मात्र यो घटीमा पाहुना हुनेहरूलाई कहिले सिंहासनमा राखियो कहिले सलामी भनियो फसाउन निर्दोषीलाई अनेक कहानी भनियो यसरी चोरिएको रहेछ मन थाहै भएन यसरी चोरिएको रहेछ मन थाहै भएन फसाउन दुई दिनलाई दिलकी रानी भनियो पिञ्जडामै नाचियो अनि भाग्यमानी भनियो फसाउन निर्दोषीलाई अनेक कहानी भनियो नवलपरासी गैंडाकोट सातकी एसपीएम कलेज बीए फर्स्ट इयर अध्ययनरत सरु चापागाईको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा तपाईँका पोस्टबक्स मार्फत प्राप्त भएका पत्रहरू र केही गजलहरूका वाचनका साथमा सुमधुर हिन्दी उर्दू गजलहरू सुन्नेछौं। कार्यक्रमको सुरुवातमा राख्दैछु गजल जगजित सिंह र चित्रा सिंहको आवाजमा उसकी बातें बहार की बातें उसकी बातें बहार की बातें उसकी बातें बहार की बातें वादिये नाल जार की बातें उसकी बातें बहार की बातें शेख जी मैं कदा है काबा नहीं शेख जी मैं कदा है काबा नहीं या तो होंगी खुमार की बातें या तो होंगी खुमार की बातें की कफस और तेरा ख्याल हसीन, ये कफस और तेरा ख्याल हसीन, उस पे हर सो बहार की बातें, उस पे हर सो बहार की बातें, बातें लाल जार की बातें, उसकी बातें बहार की बातें। धन्यवाद तिमीले मेरो बाटो देखाइदियौ, धन्यवाद तिमीले मेरो बाटो देखाइदियौ, म जन्मिएको त्यो अपवित्र माटो देखाइदियौ। माया पनि किन बेच हुँदो रहेछ यहाँ त, माया पनि किनबेच हुँदो रहेछ यहाँ त, उसको मायामा नाफा र मेरोमा घाटा देखाइदियौ, म जन्मिएको त्यो अपवित्र माटो देखाइदियौ। सत्ययुगमा रावणलाई रामले मारेका थिए रे, सत्ययुगमा रावणलाई रामले मारेका थिए रे, त्यही रामलाई कलियुगमा तिमीले लाटो देखाइदियौ, म जन्मिएको त्यो अपवित्र माटो देखाइदियौ। उसको माया धेरै चोखो लागेछ तिमीलाई, उसको माया धेरै चोखो लागेछ तिमीलाई, त्यसैले त मेरो मायामा अनेकौं टाटो देखाइदियौ, म जन्मिएको त्यो अपवित्र माटो देखाइदियौ। तिम्रो जीवन सुखमय होस् यही शुभकामना दिन्छु, तिम्रो जीवन सुखमय होस् यही शुभकामना दिन्छु, म त बाँच्दिन जीवनको उल्टो पाटो देखाइदियौ। धन्यवाद तिमीले मेरो बाटो देखाइदियौ, म जन्मिएको त्यो अपवित्र माटो देखाइदियौ। ईश्वरपुर चार पोखरी टोल सर्लाहीका कक्षा आठका विद्यार्थी, लालीगुराँस एकाडेमीका कक्षा आठका विद्यार्थी सञ्जित मैनालीको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। सञ्जित मैनालीको गजल वाचनपछि आज मसँग एउटा छोटो कथा पनि छ, कथा नै त के भनौँ यसलाई, यो यथार्थ घटना पनि हो, करिब दुई हप्ता अगाडि मात्रै घटेको एउटा घटना। यो घटनाका सबै पात्रहरूको नाम यहाँ गोप्य राखिएको छ र नामविहीन रूपमा यसलाई व्याख्या गरिएको छ। यो घटना यसकारणले म भन्दैछु कि यसमा पठाइएको गजल यो घटनाक्रम बाट लेखिएको गजल छ, म गजल केही बेरमा सुनाउँछु, घटनाक्रम यस्तो छ। लामो समयदेखि कतार बसेका नवलपरासीका एक युवक बिहा गर्नका लागि नेपाल आए। करिब तीन चार महिनापछि सुर्खेतकी एउटी कन्यासँग सामाजिक बिहा तय भयो, कुरा दुवै पक्षबाट मन्जुर गरियो। छिप्पिँदै गएको उमेर र अब वैवाहिक सम्बन्ध सुरुवात गरेर आनन्दसँग जीवन बिताउने सपना पाल्दै चिने जानेका सबै आफन्तलाई जन्ती लैजान उनले निम्तो गरे। करिब दुई हप्ता अघि मात्र उनको बिहा हुने गरी दिन पक्का गरियो। जन्ती लिएर नवलपरासीबाट सुर्खेत पुगेको समूहलाई दुलैका बाबुले खुब मज्जाको मेजबानी खुवाए। प्रहरीको इन्स्पेक्टर समेत रहेका दुलैका बाबुले साँझ पुगेका जन्तीहरूलाई मज्जाले मदिरा पिलाए, आफू पनि मस्तसँग पिउन थाले। माहौल निकै जम्दै गएको थियो। यसैबीच दुलैका बाबुलाई के लहर चलेको नि भन्न थाले, म मेरी छोरीलाई यो केटासँग पठाउँदिन। जन्ती र दुलाह सबै अक्क न बक्क परे। सोचे मदिराको नसामा यी त्यत्तिकै भरभर आयो होला। त्यो कुरालाई कसैले पनि खासै गम्भीर रूपले लिएन। भोलि बिहान नसा उत्रेपछि बुढाले त्यस्तो कुरा नगर्लान्। तर आश्चर्य तब भयो जब इन्स्पेक्टर बुढा भोलिपल्ट बिहान पनि उसै गरी कुर्लिन थाले, म यो केटासँग मेरो छोरी पठाउँदिन पठाउँदिन। बनाबनको अवस्था आयो, ठुलै विवाद चर्कियो, झन्डै हात हालालको स्थिति पनि आयो। तर अन्त्यमा केटा पक्षले महसुस गर्यो कि यो विवादले अब केही पनि दिँदैन। त्यसपछि उनीहरू रित्तै फर्के। बाटोमा दाङ आइपुगेपछि बिहा गर्न हिँडेको दुलाले भन्यो, म अब घर फर्किन्न, यतै अलमल गर्छु। सँगै गएका जन्तीहरू डराउन थाले, कतै युवकले पीडामा आत्महत्या पो गर्छ कि। कसैले रोक्न सकेन उनलाई। ती युवक दुलैका लागि लगेको गहना र कपडासहित दाङमा ओर्लेरै छोडे। अन्ततः भोलिपल्ट उनी नयाँ दुलैका साथ आफ्नो घर नवलपरासी आइपुगे। सबैजना छक्क परे। दाङमा रहेकी उनकी एक चिन्जानकी युवती रहेछन्, तिनीहरूलाई उनले गएर सबै कथा बेली विस्तार लगाएछन् र आफ्नै दुलै बनिदिन आग्रह गरेछन्। तिनै गहना र लत्ता कपडा पहिरिएर उनकी दुलै हुँदै ती युवती दुलासँगै घर प्रवेश गरिन्। बुलबुल भन्छ, संसारमा देखेको कुरा सबै सत्य हुँदैनन्, तकदिरमा लेखेकै कुरा मात्र पाइन्छ र लेखेको समय नभए केही पनि पाइँदैन। तय भइसकेको बिहा पनि सम्पन्न हुन नपाउनुमा न दुलाहको दोष छ, न इन्स्पेक्टरको दोष थियो, न हुन नसकेकी उनकी दुलैको दोष थियो, त केवल समय र तकदिरको। त्यसैले समय अघि कसैले कुनै पनि कुरा खोज्नु सम्भव छैन। तिनै युवक गजलकार पनि हुन् र उनले एउटा गजल लेखेर कसैको हातमा दिएका थिए र उनले यो कहानीसहित बुलबुललाई बताएर यो गजल हामीलाई दिएका छन्, यसलाई वाचन गर्दैछु। गजल यस्तो छ, यो जीवनमा यति आँसु बगाएको छु, यो जीवनमा यति आँसु बगाएको छु, यो कमबख्त प्यारदेखि अगाएको छु, यार नसम्झाऊ त्यो अतीतलाई फेरि। यार नसम्झाउ त्यो अतीतलाई फेरि, जसो तसो यो दिललाई सिलाएको छु, यो कमबख्त प्यारदेखि अगाएको छु। प्यार गर्ने गल्ती जो वर्षौँ पहिला गरे, प्यार गर्ने गल्ती जो वर्षौँ पहिला गरे, वर्षौँपछि त्यसको सजाय पाएको छु, यो कमबख्त प्यारदेखि अगाएको छु। म जस्ता थुप्रै रहेछन् यो भट्टीमा, म जस्ता थुप्रै रहेछन् यो भट्टीमा, यही भनेर यो दिल बहलाएको छु, यो कमबख्त प्यारदेखि अगाएको छु। म जस्तो छु जे हालमा छु हुन देऊ, म जस्तो छु जे हालमा छु हुन देऊ, नसोध के पाएको छु के गुमाएको छु, यो जीवनमा यति आँसु बगाएको छु, यो कमबख्त प्यारदेखि अगाएको छु। यिनै नयाँ बनेको जोडालाई समर्पण गर्दै बुलबुलले अब बजाउने गजल भूपिन्दर र मितालीको आवाजमा छ, सम्मा जलाए राख्न जब तक कि मैं ना बचाए रखना है, खुद को बचाए रखना, जब तक के मैं नाऊं, जब तक के मैं जब तक के मैं ना आऊं, जब तक के सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल बुलबुल तिम्रो शान छुट्टै छ, फर्केर हेर्दा पहिचान छुट्टै छ, स्वदेश र विदेश संसारैबाट तिमीलाई गरिने सम्मान छुट्टै छ। कुसंस्कारका दागहरू धोएर जाऊ, संसारका मनमुटु छोएर जाऊ, खास बिल गरिएका गाँस पनि बोल, बोल्छौ र त विकट बस्ती गिएर जाऊ। शुभकामना शुभकामना भन्दै राष्ट्रप्रेमी मीरा विकले यो लेखेर पठाउनु भयो सिन्धुली सिमलेबाट। र उहाँले लेख्नुभएको छ, मीरा विक राष्ट्रप्रेमी, आफ्नो नाम पुरानो झागा झोली 3 सिमले सिन्धुली, स्थायी ठेगाना कक्षा 10 अध्ययनरत स्कुल श्री गणेश उच्च माध्यमिक विद्यालय थापा थुन्का लेख्नुभएको छ। उहाँको एउटा गजल पनि छ, गजल यस्तो छ। हामीहरू दुईको शिर ठोकिनुपर्छ, हामीहरू दुईको शिर ठोकिनुपर्छ, तिम्रो हातबाट सिन्दुर पोखिनुपर्छ, कसैले सोध्लान हाम्रो जोडी प्रस्ट्याउन, कसैले सोध्लान हाम्रो जोडी प्रस्ट्याउन, त्यो दिन कुन हो विशेष तोकिनुपर्छ, तिम्रो हातबाट सिन्दुर पोखिनुपर्छ, सारा विधि र विधान ताजा भएपछि, सारा विधि र विधान बाजा भएपछि, बेहुला बेहुली डोलीमा बोकिनुपर्छ, तिम्रो हातबाट सिन्दुर पोखिनुपर्छ, कसैलाई विभेद गर्न पाइन्न यहाँ, कसैलाई विभेद गर्न पाइन्न यहाँ, मान सम्मान बराबरी जोखिनुपर्छ, तिम्रो हातबाट सिन्दुर जोखिनु पोखिनुपर्छ, दम्पति कस्ता होलान् हेर्ने प्रस्ताव आए, दम्पति कस्ता होलान् हेर्ने प्रस्ताव आए, हिँडिसके पनि हजुर रोकिनुपर्छ, हामीहरू दुईको शिर ठोकिनुपर्छ, तिम्रो हातबाट सिन्दुर पोखिनुपर्छ। सिन्धुलीकी मीरा विक राष्ट्रप्रेमीको यो गजल वाचनपछि अब अर्को हामीले सुनाउने गजल मुन्नी बेगमको आवाजमा छ, लापिला दि साकिया। लापिला दि साकिया पैमाना पैमानी की बात, लापिला दि साकिया खुद भी जलती नहीं परवाना जल जाने के बाद शम्मा भी जलती रही परवाना जल जाने के बाद बात मतलब की करूंगा होश आ तिमीसँगै रुने हाँस्ने मर्ने बाँच्ने रहर छ तिमीसँगै रुने हाँस्ने मर्ने बाँच्ने रहर छ सुसम्पन्न घर बन्ला मेरो झिनो ठहर छ अँधेरीमा सन्नाटाले घेर्थ्यो जब चारैतर्फ अँधेरीमा सन्नाटाले घेर्थ्यो जब चारैतर्फ, हराउँथ्यौ एकअर्का, अनौठो यो लहर छ, सुसम्पन्न घर बन्ला मेरो झिनो ठहर छ, मुटु चोरी खुन लाने धूर्त प्रेमी भेटिन्छ रे, मुटु चोरी खुन लाने धूर्त प्रेमी भेटिन्छ रे, हो सत्य हो सचेत हौ निर्दयीको सहर छ, सुसम्पन्न घर बन्ला मेरो झिनो सहर छ, हिरा मोती महरलोक बक्छ कोही नखा जोड्ने, हिरा मोती महरलोक मक्छ कोही नाखा जोड्ने, अह भइगो चाहिएन त्यो भित्र त जहर छ, तिमीसँगै रुने हाँस्ने मर्ने बाँच्ने रहर छ, सुसम्पन्न घर बन्ला मेरो झिनो ठहर छ। सिन्धुलीको बस्तीपुर नौस्थायी निवास भई हाल काठमाडौँ सात चाबेल बस्दै आउनुभएकी पेसा अध्ययनरत लेख्नुभएको छ। सामना सुनवारको गजल थियो यो, यसलाई मैले वाचन गरेर सुनाएँ। अब फेरि साङ्गीतिक गजल, गुलाम अलीको आवाजमा, दिल में एक लहर सी उठी है। दिल में एक लहर सी उठी है अभी, दिल में एक लहर सी उठी है अभी, कोई ताजा हवा चली है अभी, दिल में एक लहर सी उठी है अभी, शोर बरपा है खानाए बरपा है खाना दिल में, कोई दीवार सी गिरी है अभी, कोई दीवार सी गिरी है अभी, कोई ताजा हवा चली है अभी, दिल में एक लहर से उठी है अभी, भरी दुनिया में जी नहीं लगता, भरी दुनिया में जी नहीं लगता, जाने किस चीज की कमी है अभी, जाने किस चीज की कमी है अभी, कोई ताजा हवा चली है अभी, दिल में एक लहर से उठी है अभी, कुछ तो नाजुक मिजाज हैं हम भी तो नाजुक मिजाज हैं हम भी, कुछ तो नाजुक मिजाज हैं हम भी, और ये चोट भी नहीं है अभी, और ये चोट भी नहीं है अभी, कोई ताजा हवा चली है अभी, दिल में एक लहर सी उठी है अभी, शहर की बेचराग गलियों में, गलियों में शहर की बेचराग, गलियों में शहर की बेचराग, गलियों में जिंदगी तुझको ढूंढती है अभी, जिंदगी तुझको ढूंढती है अभी। कोई ताजा हवा चली है अभी, दिल में एक लहर सी उठी है अभी, दिल में एक लहर सी उठी है अभी। मान्छे मान्छे बीचको बेइमानीले आज, मान्छे मान्छे बीचको बेइमानीले आज बिगारेछ युवालाई राजधानीले आज। साथीहरूसँग बस्दाखेरि उसलाई, साथीहरूसँग बस्दाखेरि उसलाई लागेछ अलिअलि चियापानीले आज, बिगारेछ युवालाई राजधानीले आज। बाउले दुःख गरेर थोरै कमाउँछ, बाउले दुःख गरेर थोरै कमाउँछ, सबै सक्छ छोराको जवानीले आज, बिगारेछ युवालाई राजधानीले आज। अभिभावकले अलिक सोच्नुपर्छ है, अभिभावकले अलिकति सोच्नुपर्छ है, सन्तानलाई खोज्दैछ सावधानीले आज, बिगारेछ युवालाई राजधानीले आज। मन थियो अझै शेरहरू थप्ने, मन थियो अझै शेरहरू थप्ने, आँसु झर्यो धेरै यो कहानीले आज। मान्छे मान्छे बीचको बेइमानीले आज, बिगारेछ युवालाई राजधानीले आज। निस्ट कलेज लैनचोर काठमाडौँ अध्ययनरत कक्षा बाह्रका विद्यार्थी विकास रेग्मीको गजल थियो यो, यसलाई वाचन गरे मैले। धेरै भयो हामीले मौन बुलबुलेनलाई सम्बोधन गरेका छैनौँ, ती बुलबुलेन जो बुलबुल सुन्नुहुन्छ, लेख्न चाहनुहुन्छ, सक्नुहुन्न, भ्याउनुहुन्न वा जान्नुहुन्न, अथवा लेख्न सके भ्याए जाने पनि पठाउन अल्छी गर्नुहुन्छ, ती सबै तमाम जो बुलबुल सुन्नुहुन्छ, बुलबुललाई माया गर्नुहुन्छ, उहाँहरू मौन बुलबुलेनको नाममा आज एउटा सुफी, पाकिस्तानी सुफी राख्दैछु म बुलबुलको तर्फबाट, मौन बुलबुलेनप्रति समर्पित। इश्क ते आतिश नूही बराबर, ओ वत इश्क दा ताओ तिखेरा होला, आतिश साड़े कख ते कनेरा, अत इश्क साड़े दिल जेरा होला, आतिश नू पानी बुझावे, आतिश नू पानी बुझावे, ते दसो इश्क दा दारू केड़ा, आँख गुलाम फरीदा, आँख पीर फरीदा, ओथे कुछ नहीं बचदा, हो जिथे इश्क ने ला लिया डेरा होला, ओ मियां बोला वो ओ तेरे इश्क नचाया, ओ तेरे इश्क नचाया, ओ तेरे इश्क नचाया करके थैया थैया, छेती आमी में तभी बान, छेती बॉडी में तभी बान, छेती आमी में तभी बान, नहीं तो मैं मर गया, छेती आमी में तभी बान, छेती बॉडी में तभी बान, नहीं तो मैं मर गया। तेरे इश्क लचाया, तेरे इश्क नचाया, तेरे इश्क नचाया करके नहीं तो मैं मर गई। तेरे इश्क नचाया, तेरे इश्क नचाया, तेरे इश्क नचाया करके थैया थैया। छेती बॉडी में तबीबा, छेती बॉडी में तबीबा, नहीं तो मैं मर गई। छेती में तबीबा, नहीं तो मैं मर गई। यिनै साङ्गीतिक गजलहरू र तपाईँले पोस्ट बक्स मार्फत पठाउनुभएका गजलहरूको वाचन सँगसँगै आजको बुलबुलबाट उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ। जाँदा जाँदै सर्लाही हरिपुर नौ आदर्श टोल स्थायी निवास भई हाल रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा अध्ययनरत पर्वत श्री नेउपाने प्रबलको गजल वाचन गर्दै हामी अर्को सातासम्मको लागि अथवा शनिबारसम्मको लागि बिदा चाहन्छौ। पुराना कसम पूरा गराउन, पुराना कसम पूरा गराउन, मेरी प्रेमिका तिमी फेरि आउन, सँगै जिउनु जिउने मर्ने हाम्रो कसम, सँगै जिउने मर्ने हाम्रो कसम, टुक्रिएका दुई मुटु सिलाउन, मेरी प्रेमिका तिमी फेरि आउन। देउराली भाकी कसम खान्थ्यौं, देउराली भाकी कसम खान्थ्यौं, सँगै जानकी मन्दिर धाउन, मेरी प्रेमिका तिमी फेरि आउन। सम्झिन्छौ कि मुटु साटेका कुरा, सम्झिन्छौ कि मुटु साटेका कुरा, भन्ज्याङमा बसी पिरती लाउन, मेरी प्रेमिका तिमी फेरि आउन। रोदीका रातहरू आँखाभरि धाउँछन्, रोदीका रातहरू आँखाभरि धाउँछन्, साँस परेपछि रोदीमा गाउन, मेरी प्रेमिका तिमी फेरि आउन। एक्लो भाछु दुनियाँमा म तिमी बिना, एक्लो भाछु म दुनियाँमा तिमी बिना, अझै मेरी छौ भनी देखाउन, पुराना कसम पूरा गराउन, मेरी प्रेमिका तिमी फेरि आउन। बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।